بسم اللہ الرحمن الرحیم حمدن لفاتر لکل الصلاتین علی خاتم الرسل اللہم صلی علی سیدنا محمد وعلی علی محمد. ناظرین گرامی، پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط حاضر خدمت ہے. ہمارے آج کے پروگرام کا موضوع ہے تپیدق، ٹی بی یا سل. عموماً ٹیوبرکلوسس یا ٹی بی کا نام ایسا خطرناک سمجھا جاتا ہے کہ وہ سنتے ہی مریض ٹینشن میں چلا جاتا ہے، ڈپریشن میں چلا جاتا ہے. وہ لوگ کہ جن کو مغرب کے بعد یا شام کے وقت ہلکا ہلکا سا بخار رہتا ہے، اس کے سمپٹمز میں خاص طور پہ یہ شامل ہے اس کی علامات میں کہ شام کے وقت بخار رہتا ہے گا، جسم جو ہے وہ ٹوٹن سی ہو جاتی ہے. یہ اس کا پہلا دورہ ہوتا ہے، یعنی کہ پہلا دور جو ہے وہ یہ ہوتا ہے کہ بخار اور جسم میں ٹوٹن شروع ہو جاتی ہے. دوسرے دور میں جو ہے اس میں بہت زیادہ بخار ہونا شروع ہو جاتا ہے اور جسم میں ٹوٹن، اور اگر آپ کو ٹی بی جو ہے وہ لنگس کی ہے تو آپ کو بلغم زیادہ آنے لگتا ہے گا، رات کے وقت عموماً تکلیف ہونے لگتی ہے، نیند نہیں آتی. اور تیسری علامات یہ ہوتی ہے کہ پیشاب میں روغنی اجزاء بہت زیادہ آنے لگتے ہیں، پیشاب میں بہت بو آنے لگتی ہے، جسم کا وزن کم ہونے لگتا ہے، جسم سے گوشت گلنا شروع ہو جاتا ہے اور گوشت کم ہونا شروع ہو جاتا ہے. یہ آخری علامت ہوتی ہے کہ جس میں پھر بھی لوگ جو ہے ڈائگنوز نہیں کر پاتے کہ ہمیں ٹی بی ہو گئی. ٹی بی کی کئی وجوہات ہوتی ہیں، اس میں سب سے نمبر ون پہ وجوہ جو ہوتی ہے وہ سگریٹ نوشی ہوتی ہے کہ سگریٹ ایک ایسا نشہ ہے اور گٹکا ایک ایسا نشہ ہے کہ جس کی وجہ سے ٹی بی عموماً ہو جاتی ہے. یہ جو ایک غلط فہمی ہے کہ ٹی بی صرف لنگس کی ہوتی ہے، ایسا نہیں ہے. ٹی بی جو ہے آپ کو گلے کی بھی ہو سکتی ہے، ٹی بی آپ کو کہیں بھی لمف جو آپ کے ہوتے ہیں وہ کہیں بھی، چاہے گردن ہو یا ہاتھ ہو یا انگلی میں بھی ایک پھوڑا نما ہو جاتا ہے، جسے ہم ٹی بی کے ہی زمرے میں لے کر آتے ہیں. زیادہ تر جو ہمارے ملک میں ٹی بی جو کامن ہے وہ لنگس کی ٹی بی ہے، اور لنگس کی ٹی بی کے لیے ہمیں بچنا چاہیے. خاص طور پہ ایسی جگہوں پہ رہائش اختیار کرنا کہ جہاں آکسیجن کی کمی ہوتی ہے، جہاں پہ ہوا کی کراسنگ نہیں ہوتی اور ایک کمرے میں کافی لوگ جو سوتے ہیں، وہ ایسی جگہوں سے اجتناب کرنا چاہیے. اور عموماً غلیظ جگہوں پہ جہاں پہ گٹر بہ رہا ہو، جہاں پر نالیاں بہ رہی ہوں، چھوٹی چھوٹی جگہ جہاں پہ جھوپڑیاں ہوں، وہاں پر چونے کا استعمال زیادہ کیا جائے، چونے کو زیادہ چھڑکا جائے. اور اگر کسی کمرے میں ٹی بی کا مریض ہو اور وہ کمرہ چھوڑ دے تو اس کمرے میں فوری طور پہ دوبارہ چونا یا رنگ کروایا جائے. وہ اس کے جمس اتنے خطرناک ہوتے ہیں کہ جو ٹی بی کا پیشنٹ ہوتا ہے وہ بلغم جب تھوکتا ہے تو اس میں ہزاروں کیڑے نکلتے ہیں، اور وہ کیڑے جو ہے کہیں بھی پھدک کے جا بھی سکتے ہیں اور دوسرے کو لگ بھی سکتے ہیں. اس لیے ٹی بی کے مریض کے جھوٹے برتن جو ہے، میرے ابا بہت بڑے اپنے زمانے کے حکیم تھے، تو ان کے پاس کوئی مریض آیا ٹی بی کا علاج کے لیے اور کہا میں غریب ہوں، آپ کے پاس رہنا چاہتا ہوں، تو انہوں نے قیام کے لیے جگہ دی اور اس کے بعد گھر پہ ہدایت کی کہ یہ جو برتن استعمال ہوں گے وہ دوسرے تامچینی کے برتن اس زمانے میں استعمال ہوتے تھے، تو آپ ان برتنوں کو اس مریض کے جانے کے بعد چولہے کے اوپر رکھ کے جلاتے تھے کہ کہیں کوئی جمس اس کے اندر نہ رہ جائے، اس کے تھوک، اس کا بلغم اس کھانے میں نہ آئے ہو. تو وہ جلایا جاتا تھا کہ وہ برتن جلا کے پھر دوبارہ جو ہے اس کو دھویا جاتا تھا تاکہ اس کے جمس جو ہیں پورے طریقے سے مر جائیں، ابالنے سے بھی اس کے جمس جو ہے وہ نہیں مرتے. ٹی بی اتنا خطرناک مرض ہے کہ آپ اگر کوئی مریض ہیں تو وہ اپنے بچوں کو اس سے بچائیں، اپنے بیوی کو، اپنے گھر والوں کو، گھر کے جو بھی افراد ہیں ان کو چاہیے کہ ان کے قریب نہ بیٹھے، ان کے کھنکارنے سے، ان کے تھوکنے سے بھی جو ہے یہ ٹی بی کا مرض دوسرے میں ٹرانسفر ہو جاتا ہے. ٹیوبرکلوسس بیسیکلی ایک کیڑا ہے اور یہ کسی بھی وقت کسی کے اوپر بھی حملہ کر سکتا ہے، یا پھر بلائنڈ بھی ہوتا ہے، یہ جسم کے اندر گھس جاتا ہے لیکن کام نہیں کرتا. اگر آپ کا امیون سسٹم، قوت مدافعت بہتر ہے تو آپ اس کا مقابلہ کرتے ہیں، اور یہ کسی بھی وقت حملہ کر سکتا ہے. جیسے میں نے عرض کیا کہ یہ ضروری نہیں کہ آپ کو صرف لنگس کے اندر حملہ ہو، کہیں بھی حملہ ہو سکتا ہے گا. عموماً جو ہے ٹی بی کسی بھی مقام پہ ہو سکتی ہے، تو اس کے بچنے کے لیے ہمیں سب سے پہلی جو چیز کرنی چاہیے وہ یہ کرنی چاہیے کہ ہمیشہ کوشش یہ کرنی چاہیے کہ ہاتھ دھو کر کھانا چاہیے. ہاتھ دھونے کے لیے جو سب سے اچھی چیز ہے دنیا کے اندر وہ چیز نہیں ہے، کوئی صابن اور کوئی کسی بھی قسم کا لیکوڈ کام نہیں کرتا. اگر ایسا مریض قریب ہے تو ملتانی مٹی گھر پہ رکھی جائے اور ملتانی مٹی کو ایک برتن میں رکھا جائے اور اس کے بعد اس کو ملتانی مٹی کو ہاتھ سے لگا کے اور پھر دھوئیے, تو وہ اس کے اندر یہ خاصہ ہے اس مٹی کے اندر کہ وہ سارے جمس کو کھینچ لیتی ہے اور بالکل صاف کر دیتی ہے. تو بنیادی طور پہ مٹی کا استعمال جو ہے وہ ضرور کیا جائے, اور جو ٹی بی کا مریض ہوتا ہے وہ اس کا بلغم کسی بھی اغلدان میں یا کسی چیز میں جو جمع ہوتا ہے اس کو کہیں باہر لے جا کے اور ناک پہ کوئی کپڑا باندھ کے اس کو جلا دیا جائے, اس کے قریب جھاڑیاں یا کوئی ایسی چیز رکھے یا پھر دہکتے ہوئے کوئلوں کے اندر اس کو ڈال دیا جائے. ہمارے پاس جو مرض بڑھتے ہیں اس کی وجہ یہ کہ ہمارے پاس صحیح اویئرنیس نہیں ہوتی. ہمارے پاس ٹی بی کا مریض ہے, ٹی بی کا مریض کو گھر پہ بٹھایا ہوا ہے. جب عموماً کراچی کے اندر میں نے دیکھا کہ اوجھا سینٹیٹوریم جو ہے وہ تھا, گورنمنٹ کا ہوتا تھا, وہاں پہ دوائیں فری میں فراہم کی جاتی تھیں, وہاں پہ تمام علاج فری میں دریافت کیا جاتا تھا, فراہم کیا جاتا تھا, اور ایک بڑا سا میدان تھا اور وہاں پہ چھوٹے چھوٹے سے جو ہے وہ گھر بنے ہوئے تھے ایسے گول سے اور بڑے سے, تو اس کے اندر چارپائی ہوتی تھی اور اس کے استعمال کی چیزیں, تو وہ ٹی بی کے مریضوں کو وہاں رکھا جاتا تھا, اتنی احتیاط رکھی جاتی تھی. اور اب تو یہ ہے کہ جو ہمارے اسپتال ہیں اللہ معاف کرے کہ وہاں پر تو آپریشن تھیٹر جو ہے اس کے اندر کی الرجی ہو جاتی, کئی لوگ اس طرح مر جاتے ہیں کہ آپریشن تھیٹر الرجی ہو گئی, آپریشن تھیٹر کے اندر اتنی الرجیز ہوتی ہیں. ہمیں اس سے محفوظ رہنا چاہیے. جہاں تک تعلق ہے کہ ہم اس کے علاج کے سلسلے میں کیا کریں, اس میں آپ فوری طور پہ اگر جس کو ٹی بی ہے وہ اس کا کورس کرے اور سرطان نہری جو ہے اس کو سوختہ کر کے تقریباً 100 گرام سرطان نہری لے لیں اور اس کو سوختہ کر کے اس کو پاؤڈر کر کے شہد کے ساتھ استعمال کیا جائے. اسی طریقے سے اس میں جیسے میں نے کل کے پروگرام میں سینے کے امراض میں عرض کیا تھا کہ گولڈ واٹر جو ہے اس کا استعمال کیا جائے, اس کو اچھی طریقے سے پکا کے گولڈ کو, اور اس کا پانی جو ہے وہ جو ہے صبح شام سے لے کے صبح سے شام تک کے 2 لیٹر جو ہے وہ پانی پیا جائے. یہ بھی ٹی بی سے بچاؤ کر سکتی ہے. لیکن اگر آپ فرسٹ اسٹیج میں ہیں تو ہو سکتا ہے, لیکن سیکنڈ اور تھرڈ اسٹیج تو وہ بالکل ہی جو ہے وہ معطل کر دیتا ہے انسان کو. تو کوشش کریں کہ جیسے ٹی بی کی ڈائگنوسز ہو, جیسے میں نے بتایا کہ ہم چھوٹی چھوٹی چیزوں کو نہیں پکڑتے, بخار ہے تو بس سفید رنگ کی گولی بازار سے 2 روپے کی لے آئے اور کھا گئے. شام کو جس کو بھی 3 دن سے زیادہ بخار رہے, ہفتے 10 دن بخار رہے, تو وہ ٹی بی کا ٹیسٹ کروائے. اور کوشش یہ کرے کہ جو بھی ہماری دوائیں ہیں, جو ہماری طب کی دوائیں ہیں, ان کو بھی جو ہے وہ طبیب کے مشورے سے استعمال کریں. اور کافی دوائیں ہیں, بہت دوائیں ہیں ٹی بی کے سلسلے میں, لیکن اس میں جو سچی بات ہے کہ وہ اس میں طبیب کے ساتھ مل کے اس کی ڈائگنوسس کے ساتھ اور ٹی بی کے مریض اس کے پاس ہو تو وہ علاج ہو سکتا ہے. اس طریقے سے ٹی وی میں جیسے ہم مختلف چیزوں کے نسخہ جات بتا دیتے ہیں, تو وہ جیسے میں نے سرطان نہری کا بتایا کہ اس کو بھی استعمال کر سکتے ہیں, لیکن طبیب کا مشورہ اس میں ہونا ضروری ہے. ڈاکٹر یا طبیب کا کنسرن ہونا اس میں بہت ضروری ہے. اس پر مزید بات کرتے ہیں, یہاں پر ایک مختصر سے وقفے کی جانب بڑھتے ہیں. ملتے ہیں آپ سے وقفے کے بعد. السلام علیکم ورحمۃ اللہ. السلام علیکم ورحمۃ اللہ. پروگرام حکمت اور صحت میں آپ کا میزبان حکیم سید عبدالباسط. مختصر سے وقفے کے بعد حاضر خدمت ہے. یہاں پہ ہم آپ کی کالز کو لیں گے. ہمارے پاس کالر موجود ہیں, ان سے بات کرتے ہیں. جی السلام علیکم. وعلیکم السلام حکیم صاحب, عائشہ بات کر رہی ہوں کراچی سے. جی فرمائیے. آپ جو اکثر گلے بنفشہ اور برگے بنفشہ کا جو شاندار بتاتے ہیں تو اس کا طریقہ مجھے پتا ہے, بس آپ سے مجھے یہ پوچھنا ہے کہ نہارمو لینا ہے اور دن میں کتنی بار لینا ہے. ٹھیک, نہارمو اور جیسے کہ دن میں کتنی بار لینا ہے اور کتنے عرصے تک استعمال کریں. چلیے ٹھیک ہے, میں اس کو آپ کو بتاتا ہوں. آپ کی کال کا بہت شکریہ. ہمارے پاس ایک اور کالر ہیں. جی السلام علیکم. جی السلام علیکم. وعلیکم السلام. کون صاحب کہاں سے؟ جی میں راشد بات کر رہا ہوں ٹنڈو والا یار سے. کون صاحب؟ راشد بات کر رہا ہوں ٹنڈو والا یار سے. جی جی بولیے. سر یہ زکام کی وجہ سے نا, ڈسٹ الرجی کے, اور اس کی وجہ سے جو زکام سینے پہ گرتا ہے یہ, پھر اس کی وجہ سے جو بلغم بنتی ہے یہ. اچھا جی جی چلیں ٹھیک ہے, آپ کو میں جواب دیتا ہوں. ہمارے پاس کالر ہیں, کالر تھے وہ شاید ڈراپ ہو گئے. حاجہ صاحبہ کراچی میں, انہوں نے بتایا کہ बनफशा और गुले बनफशा जो है उसका जो है तरीक़ेकार बताएं। 5-5 ग्राम आपको दोना लेना है और सुबह नाश्ते के बाद, रात खाने के बाद इसको तकरीबन 1 गिलास पानी में उबाल के अच्छी तरह और छान कर इसको पीजिए। अगर बच्चा है या अगर आपको टेस्ट सही नहीं लगे तो आप इसमें शुगर मिला सकते हैं। सुबह शाम इसको लेना है नाश्ते और खाने के बाद, बोले बनफशा और बनफशा। दूसरा सवाल इन्होंने किया था टंडो वाला यार से, और इन्होंने भी बताया कि ज़ुकाम, एलर्जी और सीने में इनके जो है बोझ रहता है, बलगम बहुत रखता है। आपको ज़ुकाम एलर्जी के लिए जो सबसे अच्छी चीज़ जो मैं आपको बताता हूँ उसमें यह है कि आप सूरनजान शीनी जो है वो ले लीजिए, तकरीबन 50 ग्राम ले लीजिए। कुस्त शीनी जो है 50 ग्राम ले लीजिए, काकर सिंगी 50 ग्राम, तीनों चीज़ों को पीस लीजिए और तकरीबन आधा किलो शहद में मिला दीजिए और सुबह शाम 1-1 चमचा लीजिए, इससे फ़र्क पड़ेगा। और रोगन कलौंजी जो है सुबह के वक्त जो बताशा होता है, एक बताशा ले लीजिए और उससे ऊपर 3 कतरे जो है कलौंजी के डाल के सुबह के वक्त खाना शुरू कीजिए, इससे इंशाल्लाह आपका मसला हल हो जाएगा। हमारे पास एक कॉलर है, उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम हकीम साहब, मैं अफजा सरगोदा से बात कर रही हूँ। जी बोलिए हकीम साहब। मेरा ये मसला है कि मेरी ना गर्दन में पेन होती है और जब मैं नमाज पढ़ती हूँ, सलाम दाएं फेरती हूँ ना, तो आवाज आती है। नमाज के बाद क्या होता है? नमाज के बाद जब सलाम फेरती हूँ ना इधर उधर दाएं बाएं, तो आवाज सी आती है। वैसे भी गर्दन को ऐसे जी इधर उधर हिलाऊं ना तो आवाज आती है, जैसे कोई चीज की रगड़ रगड़ की आवाज नहीं आती इस तरह से। जी जी जी जी जी। और गर्दन में पेन भी होती है। सर्वाइकल है? आपने एक्सरे करवाया अपना? नहीं, कुछ नहीं करवाया अभी तो। अच्छा अच्छा, चले ठीक है, मैं आपको जवाब देता हूँ आपकी कॉल का, बहुत बहुत शुक्रिया। तो इनका जो सरगोदा जवाब मैं देता हूँ, पहले एक कॉलर है उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। कॉल ये हमारी ड्रॉप हो गई। सरगोदा से जो हमारे कॉलर थे उनका जवाब ये कि अमूमन इनके जो सीने में जो बहुत ज़्यादा दर्द रहता है और इसमें गर्दन में इन मोहरों का मसला है, सर्वाइकल है इनको बेसिकली। तो इनको ये चाहिए कि सबसे पहले आप टेस्ट करवाइए और उसके बाद सर्वाइकल के लिए जो सबसे उम्दा चीज़ है कि सॉफ्ट कॉलर जो है 2 घंटे सुबह 2 घंटे शाम जो है आप बांधिए। अगर 2 घंटे नहीं तो 1-1 घंटा कॉलर सॉफ्ट मिलता है, इस तरीके से बांध के रखिए, उससे रेस्ट मिलता है और जो मोहरे होते हैं वो बेहतर होना शुरू हो जाते हैं। इसके लिए रेस्ट बहुत ज़रूरी है और इसकी जो वर्जिश है वो आप करना शुरू कीजिए कि आप 50 मरतबा सीधे हाथ पे गर्दन लेके चले जाइए, उसके बाद 50 मरतबा ऐसे लेके जाइए और 50 मरतबा लेफ्ट पे आप गर्दन लेंगे और 50 मरतबा ऊपर करके नीचे। ये आप इस तरीके से ये कीजिए, सर्वाइकल के हर पेशेंट के लिए ये बहुत उम्दा वर्जिश है। खाने के लिए जो है आप ऐसा कीजिए कि अलसी दाना जो है इसका इस्तेमाल 1-1 चमचा सुबह शाम कीजिए। और पुलटस जो है वो जो अमूमन मैं लगाने के लिए बताता हूँ उसमें ये कि आप थोड़ा सा ये जो सोंठ होती है, पिसी हुई सोंठ जो है, पिसी हुई सोंठ आप ले लें और गुलटेसू ले लें, इन दोनों को अच्छी तरीके से गुलटेसू और उनको पीस के इसको थोड़ा सा सरसों के तेल में पका के और इसका लेप इस तरीके से गर्दन पे जो है आप लगा दीजिए, तो आप देखेंगे इंशाल्लाह ये दर्द आपका बेहतर होना शुरू हो जाएगा। हमारे पास एक कॉलर है। जी अस्सलाम वालेकुम। वालेकुम अस्सलाम जनाब वकील साहब। जी कौन साहब, कहाँ से? मैं जनाब रजब अली, रजब अली बात कर रहा हूँ। आप टीवी की आवाज मेरे ख्याल से बंद कीजिए। जी जी, मैं रजब अली बात कर रहा हूँ जनाब। जी जी, सवाल बताइए। जी जनाब, मेरे मैदे में तकलीफ है बहुत जोर से। अच्छा। रात मैंने खा लिया गंडी का सालन। ठीक। तो सुबह 4 बजे के करीब मेरे को खांसी हुई है, बड़ी जोर से खांसी हुई है, उसकी वजह से दर्द जो ना मेरे फेफड़े में चला गया है। अच्छा। अब ना मैं खांस सकता हूँ, ना ज्यादा बोल सकता हूँ, मैं लंबा सांस भी नहीं ले सकता। खांस नहीं, शदीद दर्द हो रहा है। अच्छा अच्छा, बहुत शदीद दर्द हो रहा है मेरे को। ठीक है, पेट में किस जगह, इस जगह बीच में या पूरे पेट में? पूरे पेट में नहीं, मैदे में दर्द है ना, मैदे में। चलें ठीक है, मैं आपको जवाब देता हूँ रजब अली साहब। यहाँ पर एक और कॉलर है। जी अस्सलाम वालेकुम। जी कौन साहब, कहाँ से? राशिफ अली बात कर रहा हूँ, जैकबाबाद से। जैकबाबाद से? जी जी जी, फरमाइए सर। सर मेरी वाइफ है, उसको ब्लड प्रेशर हाई हो रहा है। अच्छा। और शुगर लो हो जा रही है। शुगर लो होती है? जी जी जी। कितनी लो, 40 तक तो नहीं आती? 40-45 के बीच में आ जा रही है कभी कभार। ये तो बड़ी खतरनाक बात है, हाइपोग्लाइसीमिया के पेश। बहरहाल मैं इसका आपको हल बताता हूँ। آپ کی کال کا بہت بہت شکریہ جی. کب بات سے ہمارے پاس کالر تھی اور ایک اور کالر ہے, ان سے بات کرتے ہیں. جی السلام علیکم. وعلیکم السلام. جی سر میں جاوید بات کر رہا ہوں فیصل آباد سے. فیصل آباد سے جی فرمائیے. جی بواسیر ہے, دوسرا کمر میں درد رہتا ہے. کمر میں درد رہتا ہے جی ہاں. دوسرا بواسیر ہے. اچھا بواسیر میں خون تو نہیں آتا؟ خون آتا ہے. خون آتا ہے جی. ٹھیک ہے جناب, آپ کو میں اس کا علاج انشاءاللہ بتاتا ہوں. آپ کی کال کا بہت شکریہ. ہم آپ ایک اور کالر ہیں. جی السلام علیکم. السلام علیکم. وعلیکم السلام. جی کون صاحب کہاں سے؟ جی جنید بات کر رہا ہوں لاہور سے. جی جنید. جی بھائی یہ فلو بہت زیادہ ہو جاتا ہے, اگر ایک دو دن بھی کوئی تھوڑی سی بھی ٹھنڈی چیز کھا لے, زیادہ ٹھنڈی نہیں, تو فلو بہت زیادہ ہو جاتا ہے. زکام اور بلغم اس کے لیے یہ پرماننٹ ہو جاتا ہے, تو اس کے لیے کوئی پرماننٹ علاج بتا دے. ہر دفعہ ہی ہو جاتا ہے مطلب کہ. اچھا زیادہ آپ کو الرجی زیادہ ہوتی ہے؟ جی الرجی بھی ہو جاتی ہے جیسے کسی چیز سے, یہ پوچھ رہا ہوں میں. نہیں الرجی نہیں ہے کسی چیز سے. اچھا اچھا چلے ٹھیک ہے, آپ کو بتاتے ہیں جواب. آپ ایک اور کالر ہیں. جی السلام علیکم. وعلیکم السلام. کون صاحب کہاں سے؟ میں آفتاب بات کر رہا ہوں کراچی سے. جی آفتاب صاحب. اچھا ایسا ہے کہ میرے چھوٹا بچہ ہے تقریباً 2.5 سال کی عمر ہے اس کی. ٹھیک. وہ مٹی بہت زیادہ کھاتے ہیں, ویسے صحت ان کی ٹھیک ہے مطلب, لیکن مٹی جو ہے نا وہ بہت زیادہ کھاتے ہیں. تو بچے مٹی کھاتے ہیں, اس کو بھی مطلب بتا دیجیے گا. تو آپ نے اس کی کوئی ڈیفیشنسی کا ٹیسٹ کروایا کہ کسی قسم کی ڈیفیشنسی کمی, کوئی ٹیسٹ کیلشیم کی کمی؟ ایک دفعہ کروایا تھا, اس میں آئرن کی کمی کا جو ہے وہ سامنا تھا. اس کے بعد سیرپ لایا تھا, پھر ٹھیک ہو گئے. لیکن یہ کہ مطلب گائے بگائے جو مٹی مطلب جو ہے نا وہ کھاتا ہے بچہ, کہیں سے بھی اس کو ملتی ہے مٹی سے. ٹھیک ہے جناب میں آپ کو جواب دیتا ہوں آپ کے سوال کا. بہت بہت شکریہ. وہاں پہ ایک اور کالر. جی السلام علیکم. وعلیکم. کون صاحب کہاں سے جناب؟ وعلیکم السلام ورحمۃ اللہ. جی کون صاحب بول رہے ہیں؟ قصور سے بول رہے ہیں. جی قصور سے. قصور سے بول رہے ہیں جی فرمائیے. سر میری چھوٹی بیٹی ہے 6 کلاس میں پڑھتی ہے. جی جی. دانے چہرے پہ ہو رہے ہیں. دانے چہرے پر دانے اور بال بھی ٹوٹتے ہیں. بال گرتے ہیں. لمبے نہیں ہو رہے. عمر آپ نے کتنا بتایا؟ 12 سال ہے. ہاں 12 سال ہے. چلے ٹھیک, بہت شکریہ آپ کی کال کا. بہت بہت شکریہ. رجب علی صاحب کا کال تھا, میدے میں ان کے بہت تکلیف ہے, بھنڈی کھا لی تھی انہوں نے. تو دیکھیں بھنڈی جو ہوتا ہے بہت اچھی سبزی ہے, لیکن عموماً بھنڈی کو پوری طریقے سے صاف کرنا چاہیے, اس کے 2 پیس کر کے پانی میں ڈال کے 10 منٹ رکھنا چاہیے. اگر اس کے اندر کوئی کیڑا وغیرہ ہے تو وہ باہر آ جاتا ہے. ٹھنڈے پانی کے اندر اس کو رکھا کیجئے, تاکہ اس کے بعد 10 منٹ بعد اس کو جو ہے آپ جس انداز سے بھی پکانا چاہیں پکائیے. آپ کے جو درد ہو گیا ہے وہ فوڈ پوائزن کی طرف سے کی وجہ سے ہو گیا ہے, اور وہ آپ کی غذا کی نالی کی طرف جو آپ بتا رہے ہیں وہ بھی بعض دفعہ ٹھسکا لگنے سے ایسا ہو جاتا ہے. پریشانی کی کوئی بات نہیں. سنا مکی آپ لے لیں 50 گرام, سونف لے لیجیے 50 گرام, ملٹھی لے لیجیے 50 گرام, ان تینوں کا وہ آپ پاؤڈر بنا لیجئے, اور اسے جو ہے آپ صرف رات کو سونے سے پہلے 1 چمچہ لیجئے. دن بھر میں آپ سونف کا استعمال زیادہ کیجئے. سونف لے لیجئے 100 گرام, اجوائن لے لیجئے 10 گرام, ان کو جو ہے اچھی طریقے سے پیس لیجئے, اور پیس کے آدھا آدھا چمچہ صبح شام آپ لیجئے. پیٹ کا جو درد ہے وہ بھی بہتر ہو جائے گا. اور عموماً کوڑی کا درد ہو جاتا ہے جیسے فم میدا یا میں جو درد ہوتا ہے, اس کے لیے سکائی بہت اچھی ہے کہ گرم بوتل یا گرم کپڑے کی اس جگہ سکائی کیجئے. ایک بات سے ہمارے پاس ایک کال تھی جنہوں نے بتایا کہ شوگر لو ہو جاتی ہے ان کی بیگم کی, اور ان کا جو بلڈ پریشر ہائی رہتا ہے. بلڈ پریشر کے لیے چھوٹی چندن کا ایک نسخہ میں بتاتا ہوں, بہت عمدہ چیز ہے, دوائیں آپ کی چھوٹ جائیں گی. اس کو اس طرح کریں کہ 50 گرام چھوٹی چندن لینا ہے, 100 گرام سوکھا دھنیا لینا ہے, اور 10 گرام اس میں کالی مرچ لینی ہے. ان تینوں چیزوں کو آپ نے اچھی طریقے سے پیس کے چائے کا آدھا چمچہ یعنی کہ تقریباً 1 گرام صبح 1 گرام شام اس کو لیجئے. اس سے انشاءاللہ بلڈ پریشر صحیح ہوگا, ہائپوگلوسیمیا एनीमिया का जो मर्ज होता है ये भी बहुत ख़तरनाक होता है कि इसमें शुगर जो है बिल्कुल नीचे की तरफ रह चली जाती है। खजूर इनको दिन में 3 मरतबा दीजिए, दो दो खजूर दीजिए, दो दो खजूर ले लीजिए, उसकी गुठली निकाल लीजिए और उसमें 3-3 काली मिर्च डाल के और इनको दिन भर में 6 खजूर खिलाइए और शुगर जो है आप चेक पे रखें, वो 40 से नीचे ना आए, इंशाल्लाह इससे काफ़ी बेहतरी आएगी। और खमीर गाँव ज़बान का इस्तेमाल दिन में 3 मरतबा खजूर के साथ कीजिए, इनका मसला हल हो जाएगा। फैसलाबाद से बताया इन्होंने कि खूनी बवासीर इनको है, खूनी बवासीर के लिए सबसे उम्दा चीज़ ये है कि आप दमुल अखवैन ले लीजिए 50 ग्राम, संग जराहत ले लीजिए 100 ग्राम और इसी तरीके से तबाशीर 100 ग्राम ले लीजिए। इन तीनों चीज़ों को पीस लीजिए, 5-5 ग्राम सुबह शाम आप लीजिए, इससे इंशाल्लाह फ़र्क पड़ेगा। अंजीर इस सिलसिले में बहुत उम्दा चीज़ है कि 5 अंजीर ले लीजिए, उसको पानी में गर्म कीजिए और उसको बिल्कुल वो हो जाए, नरम हो जाए, तो इसको रात के वक्त खाइए। और इसी तरीके से आपने हमें कमर दर्द के बारे में बताया, लंबेगो के बारे में हमने प्रोग्राम भी किया था और इस सिलसिले में कई चीज़ें आपको बताएं, लेकिन सबसे अच्छी जो सिकाई के लिए चीज़ है वो खोपरा ले लें, साबित खोपरा ले लीजिए, साबित हल्दी ले लीजिए, प्याज के परत ले लीजिए, तीनों चीज़ों को तवे में अच्छी तरीके से गर्म कीजिए और इसकी पोटली बना के उस जगह पर इस तरह से टकोर करें, इससे कमर के दर्द में काफ़ी अफाका होता है। खाने के लिए सूरनजान शीरी, असगर नागोरी आप दोनों चीज़ें ले लें और इसको हम वज़न लेके 1-1 चमचा सुबह शाम लीजिए, इससे काफ़ी फ़र्क पड़ता है। और अगर आपके जो टेक्सचर यानी कि जो आपके मोहरे हैं उसके अंदर कोई प्रॉब्लम है, एक्सरे करवा लीजिए तो उसका फिर मुझे बताइएगा, उसका मज़ीद चीज़ें बताएंगे। हमारे पास जुनेद साहब लाहौर से थे, इन्हें फ्लू का मसला ज़्यादा है। फ्लू के लिए सबसे अच्छी चीज़ यह है कि आप एक बना लीजिए दवा, उसमें यह है कि चने आपको लेने, रेशो बता देता हूँ, आप चाहें तो कम कर दीजिएगा, 1 किलो चने लेने हैं और इसमें 125 ग्राम दखनी मिर्च लेनी है और 1 किलो ही मिश्री लेनी है। इसको अच्छी तरीके से आप पीस लीजिए, सुबह शाम 1-1 टेबल स्पून गर्म पानी या नीम गर्म पानी के साथ लीजिए, ये बहुत उम्दा चीज़ है। रात को सोने से पहले सूजी का जो काढ़ा होता है वो ज़रूर फ्लू के लिए बहुत उम्दा रहता है। काढ़ा इस तरह बनता है कि सूजी ज़रा सी 2 चमचे भून लीजिए और भूनने के बाद किसी भगोने में ज़रा सा मक्खन 1 चमचा डाल के उसमें 5-6 लौंगे डाल दीजिए और ये सूजी उसमें डाल के उसको ज़रा सा भून के उसमें गुड़ डाल दें और उसके बाद वो पतला पतला सा जो रात को सोने से पहले 1 प्याली पीजिए, इससे आपका जैसा भी फ्लू इंशाल्लाह ताला कम हो जाएगा। बस एक कॉलर, उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। जी वालेकुम सलाम, कौन कहाँ से? हकीक़त में मैं कराची से बात कर रही हूँ। मेरा मैं जो है 26 एज है मेरी और मेरे ना वाइट धब्बे हैं बर्स के, तो उसका मुझे इलाज बता दें। अभी हाथ पैर पर बहुत है। अच्छा, तो मौसम की वजह से है? नहीं नहीं, मौसम की वजह से नहीं है, मेरे 4-5 साल से है, शुरुआत हुई थी छोटे छोटे थे, अब बढ़ रहे हैं वो। अच्छा अच्छा अच्छा अच्छा, चले ठीक है। दानों में पीप वगैरह तो नहीं है? नहीं नहीं नहीं, दाने नहीं है, बस बर्ड्स के व्हाइट धब्बे हैं, दाने तो बिल्कुल भी नहीं। अच्छा, बर्ड्स की बात कर रही हैं? जी जी, बर्ड्स के। अच्छा अच्छा, चलें ठीक है, बहुत शुक्रिया आपकी कॉल का। हम पे एक और कॉलर है। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम, कॉल ड्रॉप हो गई हमारे पास। तो नाज़रीन, यहाँ पर हमारे पास जो कॉलर्स हैं उनके जवाब भी देते हैं और यहाँ पर एक मुख्तसर से वक्फे की जानिब बढ़ते हैं। आपसे मिलते हैं मुख्तसर से वक्फे के बाद। अस्सलामु अलैकुम वरहमतुल्लाह। अस्सलामु अलैकुम वरहमतुल्लाह। मुख्तसर से वक्फे के बाद आपका मेज़बान हकीम सैयद अब्दुल बासित हिकमत और सेहत प्रोग्राम में हाजिर खिदमत है। हम आपकी कॉल्स का जवाब दे रहे हैं। हमारे पास कॉलर हैं इस वक्त, मेरे ख्याल से कॉलर नहीं है, लेकिन ये कि हमारे पास जवाबात हैं। इसमें आफ्ताब अहमद साहब कराची से, इन्होंने सवाल किया था कि उनका बच्चा जो है वो मिट्टी ज़्यादा खा रहा है। उमूमन बच्चे जो है वो मिट्टी खाते हैं और इस सिलसिले में मैं आपको जवाब देता हूँ। पहले मैं एक कॉलर ले लूँ। जी अस्सलामु अलैकुम। वालेकुम अस्सलाम। जी कौन सा, आप कहाँ से? सर मैं मोहम्मद इमरान भागलपुर से बोल रहा हूँ। जी इमरान साहब जी, एक तकरीबन 1.5 महीने से मुझे मैदे का प्रॉब्लम है। जी जी। इसमें मुझे सब्ज रंग के बुखाने आ रहे हैं। अच्छा, और सुबह के टाइम सब्ज रंग की उल्टी भी आती है। अच्छा अच्छा, कभी कभी तो ये मुझे पट्ठों का प्रॉब्लम भी हो गया, कमजोरी हो गई है, रोटी नहीं खा सकता, रोटी खाता हूँ तो ब्लड प्रेशर तेज हो जाता है। अच्छा अच्छा जी, 1.5 महीना हो गया है तकरीबन, टेस्ट मैंने सारे करवाए हैं वो क्लियर है, ठीक, समझ नहीं आ रही क्या करूं। ठीक, मैं आपको जवाब देता हूं। کراچی سے یہ ہمارے پاس آفتاب صاحب کا سوال تھا کہ بچے جو ہے وہ مٹی کھاتے ہیں، اس میں مختلف قسم کی جڑی بوٹیاں ہیں، لیکن آسان چیز یہ ہے کہ آپ ایک محلول سا بنا لیں، اس میں آپ دیکھ لیجئے سوجی سب سے پہلے لیجئے اور سوجی کو بھون لیجئے، اس کے بعد اس میں جو ہے پستہ بادام جو ہے 50-50 گرام، سوجی 100 گرام ہوگی، 50-50 گرام آپ کو جو ہے یہ ڈالنا ہے، پستہ بادام ڈالنا ہے، اور اس کے بعد اس کو حلوے کی صورت میں بنا لیجئے اگر بچہ حلوہ پسند کرتا ہے، اگر حلوہ پسند نہیں کرتا تو اسی کے اندر سوجی کو اچھی طریقے سے بھون لیجئے تھوڑا سا اصلی گھی ڈال کے، اور اس کے بعد اس میں جو جیلی آتی ہے جیلی اس میں ڈال کے اور ایک پاؤڈر فارم میں بنا لیجئے، اور اگر وہ حلوہ کھا سکتا ہے تو وہ حلوہ جو ہے اس کو کھلانا شروع کیجئے، آپ دیکھیں گے انشاءاللہ اس سے بہت بہتری آئے گی، اور حلوہ صبح شام اس کو دیجئے، اس سے کافی بہتری آ جاتی ہے۔ قصور سے انہوں نے بچی نے بتایا، اور اس نے ہمیں بتایا کہ اس کے بال بہت گرتے ہیں، چہرے پر دانے ہیں، چہرے پر دانے کے لیے حب الرشاد قسط چینی جو ہے بہت اچھی چیز ہے کہ کالا سرکہ مکس فروٹ کا لے لیں، اور اس کے اندر حب الرشاد اور قسط چینی آدھا آدھا چمچہ یعنی کہ 2-2 گرام ڈال کے پکانا ہے، آدھی پیالی سرکہ لے لیں اور اس کے بعد اس کو ڈال کے پکائیں، اور یہ جہاں جہاں پر دانے ہیں اس کے اوپر لگائیے، اور اسی طریقے سے بالوں کو لیے یہ ہے کہ جو بال گرتے ہیں اس کے لیے جو ایک تیل آپ بنا لیجئے، تیل کے اندر ریشہ جو ہوتا ہے برگد کی داڑھی جو ہوتی ہے جسے ہم ریشہ کہتے ہیں وہ آپ لے لیجئے، اور اس کے علاوہ میتھی دانہ، دو چیزیں آپ لے لیں، اور تل کا تیل کے اندر اس کو بوتل میں ڈال دیجئے، دھوپ میں 1 ہفتے رکھ دیجئے، اور اس کے بعد وہ تیل استعمال کیجئے، اس سے بال لمبے بھی ہوتے ہیں، گرنا بند ہو جاتا ہے۔ ہمارے پاس ایک کالر ہے، جی السلام علیکم۔ وعلیکم السلام، جی حکیم صاحب، میں شہری بات کر رہی ہوں کراچی سے۔ شہری؟ شہری، اچھا سہرش جی، فرمائیے۔ میری امی کو نا کمزوری بہت رہتی ہے، ہر وقت بلڈ بھی لو رہتا ہے اور کمزور بھی بہت ہیں۔ تو تم لڑتی تو نہیں امی سے؟ نہیں، امی کی بات مانتی ہو؟ جی۔ چلیں ٹھیک ہے، کمزوری زیادہ ہے؟ جی کمزوری زیادہ ہے، اور جو ہے نا میرے بھائی کا بھی ہائٹ 10 سال کا ہے، ہائٹ ان کی بہت چھوٹی ہے۔ اچھا چلو، وہ ہو جائے گی، ہائٹ تو 17 سال تک بڑھ سکتی ہے۔ بہت شکریہ آپ کی کال کا، دوسری کال ہماری جو ہے وہ لائن ڈراپ ہو گئی ہے۔ دوسرا یہ کہ کراچی سے ہمارے پاس ایک اور سوال تھا، انہوں نے ورٹیکو یعنی کہ برس کے بارے میں سوال کیا تھا، اور ان کو جو ہے برس کے نشانات جو ہے مختلف جگہ پر ہو گئے۔ میں نے اس سلسلے میں بڑی تحقیق بھی کی اور بہت زیادہ لوگوں کو نسخے بتائے، اس میں فوری طور پہ جو اثر چیز کرتی ہے وہ حب الرشاد بہت اچھا ہے، کہ حب الرشاد جو ہے وہ سرکے کے پکا کے، اور دوسرا جو آمبا ہلدی آتی ہے یعنی کہ ثابت ہلدی، وہ آپ لے لیجئے اور اس کو ایسے پیس کے، اور اس کو جو ہے سرسوں کے تیل میں جو ہے گرم کر کے، اور وہ روئی سے اس نشانات میں لگائیے، اس سے بڑا فرق پڑتا ہے۔ باپچی اس سلسلے میں بہت عمدہ چیز ہے کہ باپچی آپ منگوا لیجئے، تخم پنواڑ اور باپچی یہ دونوں چیزیں 100-100 گرام منگوا لیجئے، اور اس کو گرینڈر میں پیس لیجئے گا، اور پیسنے کے بعد 1 ٹیبل اسپون ایک آدھے گلاس پانی میں ڈال دیجئے، اور صبح جو ہے اس کا پانی پی لیجئے، اور اندر کا جو کچرا ہے وہ بھی انہی جگہوں پر لگائیے۔ تو باپچی کا یہ خاصا ہے کہ یہ برس کی بڑی اچھی دوا ہے، اور تخم پنواڑ جو ہے وہ اس میں آپ ڈال دیجئے، آپ دیکھیں گے انشاءاللہ تعالی آپ کے جو برس ہے وہ رکنا شروع ہو جائے گا، پھر بعد میں آہستہ آہستہ اللہ نے چاہا تو ضرور ختم ہوگا۔ عمران صاحب بہاولپور سے تھے، اور انہوں نے پیٹ کے یا معدے کے متعلق سوال کیا، اس میں جو ہے آپ نے یہ کرنا ہے کہ تخم کنوچا جو ہے وہ آپ نے لینا ہے، تخم کنوچا آپ لکھ لیجئے، تخم ریحان لکھ لیجئے، اور اسی طریقے سے ثابت سغبول لکھ لیجئے، ان تینوں چیزوں کو جو ہے آپ لے لیں اور پانی میں ڈال کے، اور اس کا جب لعاب بن جائے بالکل وہ نرم ہو جائے تو صبح کے وقت پیجئے، صبح اسی طریقے سے آدھے گلاس پانی میں یہ تینوں چیزیں ڈال دیجئے، اور پھر شام کو پی لیجئے۔ اس میں یہ بھی ہے کہ تخم ختمی بھی اگر ڈال دیا جائے تو اس میں مروڑ جو ہے وہ بہتر ہونا شروع ہو جاتی ہے۔ اور دوسرا سوال آپ نے یہ کیا تھا کہ معدے کے سلسلے میں، اس میں جو ہے آپ قہوہ پیجئے، قہوے میں جو ہے سونف اور الائچی دونوں کو پانی میں اچھی طرح ابال کے وہ قہوہ پینا شروع کیجئے۔ ہمارے پاس ایک کالر ہے، بات کرتے ہیں۔ جی السلام علیکم۔ السلام علیکم۔ جی وعلیکم السلام، کون کہاں سے؟ مسز علی بات کر رہی ہوں لاہور سے۔ جی مسز علی، सर मुझे पूछना था, एक्चुअली मेरी एक 2 साल की बेटी है, वो सिर्फ फीडर पे ही है और नॉर्मली कुछ खास खाती नहीं है, कुछ भी बना के दे दो तो एक या दो निवाले और रोटी भी इसी तरह से। और एक 8 माह की बेटी है, वो भी इसी तरह से है, कुछ नहीं, वो भी कोई डॉक्टर ने अब वो साबुदाना खिचड़ी ये चीजें नहीं, लेकिन वो नहीं खाती है। ठीक। और अभी वो क्रॉलिंग भी नहीं, कोई खड़ी नहीं अभी सही से होती है और बैठ भी नहीं सही से पाती, तो मुझे इससे रेलिवेंट कुछ पूछना। तो अभी ये तो मदर फीट में ना, 8 माह वाली। जी जी बिल्कुल, वो मदर फीट पे, लेकिन और कुछ भी ठोस गजा नहीं खा रही। ठीक है ना, वो आहिस्ता आहिस्ता खा लेगी, मैं आपको बताता हूँ उसका हल बताता हूँ। बहुत शुक्रिया आपकी कॉल का। हमारे पास एक कॉलर है जी, अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। सर महमूद अली साहब बात कर रहा हूँ। जी महमूद साहब। सर मेरा बेटा है 10 साल का, उसको प्रॉब्लम ये हो रही है कि उसकी कुछ भी खाना खाता है या दूध पीता है तो मैदे की जगह पे तकलीफ शुरू हुई। वो बोलता है कि पापा उल्टी आ रही है मुझे ना, ये प्रॉब्लम काफी दिन से चल रही है, काफी दवाई नहीं लेकिन जो है ना फर्क नहीं पड़ रहा है उसमें। अच्छा, उल्टी आती नहीं उसको, एहसास उल्टी आती नहीं, अवकाश होता और दर्द बहुत, कहता खाना खाया नहीं जा रहा मुझे, मैदे की जगह पे नीचे नहीं उतर रहा मेरे खाना ना, वो मैदे पे आके कह रहा है दर्द होता है यहाँ पर, एक ही हो रहा है। और दूसरा एक और मसला उसके साथ ये, अभी कुछ दिन पहले उसका हर्निया का ऑपरेशन कराया था, तकरीबन 2 साल पहले बच्चे का, अब हर जी इसी बच्चे का, इसी बच्चे का हर्निया का ऑपरेशन हुआ था, तो उसकी अब प्रॉब्लम ये हो रही है कि जो अभी पेशाब के जो है वो माशाल्लाह हिज भी कर रहा है मेरा बेटा, तो वो पेशाब उसके जो है ना रुकता नहीं, वो वक्त वक्त से ना पेशाब खुद ब खुद पेशाब आ जाता है, तो वो इस तरह से ये प्रॉब्लम हो रही है दूसरी प्रॉब्लम। अच्छा ठीक है, ये तो एक सर्जरी का मसला है, इस पर आप डॉक्टर से भी रुजू कीजिएगा, मैं बताता हूँ। जी एक और कॉलर है, अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। जी डॉक्टर साहब, मुझे हकीम साहब पूछना था कि फाइब्रॉइड है मेरे पास, तो उसकी वजह से बहुत हैवी ब्लीडिंग होती है, तो बहुत एच पी कम हो गया है, 5 हो गया है, तो क्या किया जाए कि थोड़ी कम हो। इलाज तुम कराओ किसी डॉक्टर तबीब से, 5 क्या समझ रही हो, लेट जाओगी तुम फौरी तौर पे डॉक्टर से, जो भी इसके इंजेक्शन वगैरह आते हैं लगवाओ। मैं भी बताता हूँ कुछ, ये पीसीओ का मसला बड़ा अहम होता है, इस पर मैं डिस्कस करूँगा। मेरे नंबर जो है अभी स्क्रीन में आ रहे हैं, तो नंबर नोट कर लो, और इसका जो तुम्हारा अल्ट्रासाउंड वगैरह है वो लेके मेरे पास आओ। एक और कॉलर है हमारे पास। जी अस्सलाम वालेकुम। जी कौन कहाँ से? मैं फौजिया बात कर रही हूँ कराची से। जी फौजिया बताइए। जी वो मेरी बेटी 1.5 साल की थी, जब से मेरी बेटी को है ना पैरों में और हाथों में ना खारिश वाले पानी वाले दाने होते हैं, और वो दाने फूट जाते हैं लेकिन खारिश बहुत होती है। अच्छा जी, और जब से लेकर अब तक ये 4 साल की हो गई है, लेकिन इसको वो तकलीफ होती है अभी भी पैरों में और हाथों में। चलो मैं बताता हूँ इसका हल बताते हैं। तो नाज़रीन ये हमारे पास जो सवालात हैं, इसमें इमरान साहब का हमने जवाब दे दिया, और एक और सवाल, सहरिश थी कराची से और इन्होंने कमज़ोरी के मुतालिक अपनी वालदा के बताया कि काफ़ी कमज़ोर रहती हैं, इनके लिए 2-3 चीज़ें हैं, ताकत के लिए जो सबसे उम्दा चीज़ ये है कि आप देसी मुर्गी जो है, देसी मुर्गी तकरीबन 1 पाव उसका गोश्त ले लीजिए, उसमें एक छोटा टुकड़ा चुकंदर का, एक टुकड़ा जो है सेब का, एक छोटा सा टुकड़ा गाजर का, ये आप डाल के वो सूप बनाइए, और वो सूप जो है अम्मी को एक एक प्याली दिन में 3 मरतबा हर खाना खाने से पहले दीजिए, इससे काफ़ी कमज़ोरी रिकवर होती है। और इसी तरीके से सूजी का हलवा, अगर इनको शुगर नहीं है तो मीठा कर लीजिए, या फिर अगर वो लोग जो ताकत हासिल करना चाहते हैं वो सूजी के हलवे में, सूजी में नमकीन सूजी जो बनती है उसमें बकरे का कीमा डाल के वो सूजी खाएँ, उससे बहुत फ़र्क पड़ता है। और इसी तरीके से जो मूसली सफ़ेद और अजगन नागोरी, 2 चीज़ें आप ले लें, 100-100 ग्राम ज़ाफ़रान ले लीजिए, इसमें 10 ग्राम तीनों चीज़ों को अच्छी तरीके से मिला लीजिए, और मिलाने के बाद 1 चम्मच सुबह दूध के साथ, 1 चम्मच शाम दूध के साथ ये अपनी वालदा को दीजिए, इससे कमज़ोरी। आम लोग भी ये जो चीज़ें मैं बता रहा हूँ वो ले सकते हैं। दूसरा सवाल हमारे पास मिसेस अली लाहौर से, 2 साल की बेटी, 8 माह का जो बच्ची है उसको तो ये कि आप ख़ुद सेल्फ अपने तौर पे अच्छी ग़ज़ाएँ खाइए, आप टेंशन बहुत लेती हैं, टेंशन ख़त्म कर दीजिए और अच्छी ग़ज़ाएँ आप खाइए, और ख़ास तौर पे आप कोशिश कीजिए कि आप जो है ज़्यादा फल फ्रूट लीजिए, ऐसी चीज़ें जिसमें कैल्शियम की इनटेक हो वो ज़्यादा से ज़्यादा लीजिए, बंद गोभी का इस्तेमाल ज़्यादा कीजिए। जो आपकी 2 साल की बेटी नहीं खा रही उसके लिए एक माजून सा बना लीजिए जिसमें आलू बुखारा है, इमली है और अनारदाना, तीनों चीज़ें 50-50 ग्राम पानी में उबालिए, उबाल कर छान कर उसमें चीनी मिला दीजिए और चीनी मिलाकर एक बड़ा मज़ेदार महलूल बन जाएगा। ये वो बच्चे जिनको भूख नहीं लगती है, चूँकि इमली पक जाती है ना तो पकने के बाद वो गला ख़राब नहीं करती, ये पिलाइए, इंशाल्लाह अल्लाह ताला बेहतर करेगा। आप से कॉलर है, उनसे बात करते हैं। जी अस्सलाम वालेकुम। कॉल ड्रॉप हो गई है। हेलो जी, फरमाइए। अस्सलाम वालेकुम। वालेकुम सलाम सर, मैं सादिक बात कर रहा हूँ डेरा गाजी खान से। हाँ बोलो सादिक साहब। सर ये मेरी बेटी है 3 साल की, खाती कुछ नहीं, हम खिलाते हैं रोटी नहीं खाती, का थोड़ा सा दूध पिएगी, आंखें भी उसकी पीली सी हैं तो हल्के भी पड़े हुए हैं और जल्द की रंगत भी ना वो ज्यादा पीली सी है, खून की भी कमी चेक करवाई थी, वो 9 था इसका HB। ठीक है, आपको मैं अभी जो मैंने बताया मैं अभी दोबारा आपको बताता हूँ, आपकी कॉल का बहुत बहुत अच्छा शुक्रिया। नुस्खा दें जो ये खाना पीना शुरू कर दे और इसे भूख लगे। जी जी मैं आपको बताता हूँ, दो चीज़ें बताता हूँ, हमारे पास टाइम बिल्कुल नहीं है। जी एक और कॉलर आ गए, उनसे बात कर लेते हैं। जी अस्सलाम वालेकुम। अस्सलाम वालेकुम। वालेकुम अस्सलाम। जी बोलो बेटा। जी मेरी कमर में दर्द रहता है, ये बैकबोन साइड पे, तो मैंने एक्सरे करवाया तो उसमें आया कि आपके पट्टे जो है ना वो खिंचे हुए हैं। ठीक है, तो वो उन्होंने यही, उन्होंने पहले मैंने उनको भी दिखाया था ये ऑर्थोपेडिक हड्डियों के डॉक्टर, तो उन्होंने मुझे जैसे हैवी डोज दी थी तो काफी उससे ना मेरा दिल जैसे वो खराब, जैसे हैवी डोज। उम्र कितनी है आपकी? मेरी 25। मैरिड हो? नहीं नहीं। चलो ठीक है, आपको जवाब देते हैं। हमारे पास महमूद साहब ने भी ये बताया कि साहब इनको बच्चों को उल्टी का ख्याल आता, उनके लिए भी यही है कि जो मैंने आज माजून बताया उसमें इजाफा, दो चीज़ें आप लिख लीजिए, वो लोग जिनको इसमें जो आखिरी कॉल थी उनके लिए भी जो डेरा गाजी खान से, दो चीज़ें कर लीजिए, एक तो एक माजून बनाइए जिसमें अनारदाना 100 ग्राम, इमली 100 ग्राम, सूखा आलू बुखारा 100 ग्राम, ये और तबाशीर जो है इसमें 50 ग्राम लाइए। तरीका सुन लीजिए, ये तीनों चीज़ें जो है जो मैंने बताया, इसमें चौथी चीज़ मुझे जहन में आ गई, ज़रिश्क भी है, ज़रिश्क भी 100 ग्राम ले लीजिए। इन चारों चीज़ों को तकरीबन 2 लीटर पानी में पकाइए और ये बिल्कुल हल जाए तो इसको छान लीजिए और छानने के बाद इसको तकरीबन 1 किलो चीनी लेके उसका शीरा सा बनाइए और जब ये बिल्कुल गाढ़ा सा हो जाए तो चूल्हा बंद कर दीजिए और ठंडा होने से पहले जो तबाशीर आपके पास पड़ी हुई है वो बारीक पीस के चीनी की तरह होती है उसको ऊपर छिड़क दीजिए और ये माजून तैयार हो गया। हर वो बच्चा जिसका भूख का मसला, मैदे का मसला, 3 हफ्ते तक के आप खिलाइए से फ़र्क पड़ेगा। दूसरा अदरक का शरबत इनको पिलाइए, वो भी तरीका बहुत आसान है, जंजबल ले लीजिए 1 पाव और उसको अच्छी तरह उबालिए, उबालने के बाद उसको छान लीजिए, उसमें चीनी मिला के और थोड़ा सा फूड कलर में है ग्रीन कलर डाल दीजिए, ये शरबत है पीपरमेंट बन जाता है और पीपरमेंट इसमें 1 ग्राम डाल दीजिए, तकरीबन 2 लीटर में ये बनाइए। ये दोनों चीज़ें उन लोगों के लिए जिनको भूख नहीं लगती, वो सारे जिसमें सादकाबाद वाला भी इसमें कवर हो गया और आप भी इसमें कवर हो गए। उसके बाद हमारे पास एक और सवाल था फाइब्रॉइड के बारे में और इनको ब्लड ज़्यादा है, मेरे जो नंबर आ रहे हैं उसे आप कर लीजिए, मैंने कहा आप अपनी रिपोर्ट मुझे दिखाइए। 5 HB होना बड़ा ख़तरनाक होता है, इसको थोड़ा सा सीरियस मामला है, आप मुझसे बात कीजिएगा। उसके बाद फौजिया साहिबा कराची से, ये इन्होंने बताया कि 1.5 साल की बच्ची है और को शुरू से ख़ारिश है, इस सिलसिले में तरफला आप ले लें, हड़ बेड़ा आमला, तीनों चीज़ें जो है 50-50 ग्राम पाउडर ले लीजिए और इसमें नीम की पत्तियां, खुश्क पत्तियां बाज़ार में मिल जाती हैं, हड़ बेड़ा आमला नीम की पत्तियां, ये तीनों चीज़ें जो है आप हम वज़न मिला के 1 चमचा जो है 1 गिलास पानी में हल्का सा पका के और उसके बाद इसको जो है बच्ची को उस पानी जो है छान कर 1-1 चमचा दिन में 5-6 मरतबा पिलाइए, इसका मसला जड़ से ख़त्म हो जाएगा। सादकाबाद वाला जवाब मैंने कहा कि वही आप शरबत कीजिए और कमर दर्द के लिए ये है कि असगन नागोरी और कमर कस दोनों मिला के जो है आप हम वज़न सुबह शाम 1-1 चमचा पीजिए। ये प्रोग्राम हमारा रात के 1 बजे जो है वो रिपीट होता है, रात के वक्त आप इसको देख सकते हैं और इसको आप YouTube के अंदर भी दे सकते हैं और Facebook में भी हमारा जो है आप ज्वाइन कर सकते हैं, ARYQ TV के नाम से आप जो है Facebook पर भी जा सकते हैं। इसी तरीके से जहां तक इस प्रोग्राम का जो ताल्लुक़ है वो सिर्फ़ हमने आपसे कहा कि ये हिकमत हम जो आपको बताते हैं, जो अपने पर्सनल और अपने जो भी चीज़ें मैं शेयर करता हूँ उसमें असल चीज़ औज़ान होते हैं, वज़न होता है, जो मैं वज़न बताता हूँ वज़न पे ज़ोर देता हूँ उसकी वजह सिर्फ़ ये होती है कि औज़ान के साथ जो مقدار خوراک کی جو مقدار دوا کی بتاتا ہوں اس انداز سے ریشو آپ کر کے اس کو بنا لیجئے، اور مقدار کا خاص طور پہ خیال رکھیے، انشاءاللہ اللہ تعالیٰ آپ کو صحت دیں گے. اور یہ ہے کہ جو نمبر میں آپ کو دیتا ہوں وہ صرف اس لیے دیے جاتے ہیں کہ آپ کو اگر میرا ایڈریس معلوم کرنا ہے اور اگر آپ کو کوئی اہم مشورہ کرنا ہے تو مجھ سے آپ اس ٹیلی فون نمبرز میں ضرور کانٹیکٹ کر سکتے ہیں. تو ناظرین، یہ ہم نے آج ٹی بی کے اوپر پروگرام رکھا. آپ کے سوال تو بڑے متفرق ہوتے ہیں، ہم اپنے ٹاپک پہ نہیں رہ سکتے، تو ان سب کے بھی جوابات الحمدللہ آج ہم نے دیے. کل انشاءاللہ نیکسٹ ویک یعنی کہ اگلے ہفتے حاضر خدمت ہوں گے، اور ہمارے پروگرام کا جو ٹاپک ہوگا امراض دل سے متعلق جو بیماریاں ہیں اس سے ہم شروع کریں گے انشاءاللہ تعالیٰ. اگلے ہفتے تک کے اپنے میزبان حکیم سید عبد الباسط کو دیجیے اجازت. السلام علیکم ورحمۃ اللہ.